तपाईं सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार, समाचार सूचना र मनोरञ्जनको संसार। यो हो अनलाइन रेडियो हाम्रो संसार। लगअन गर्नुहोस् www.radiohamrosansar.com। निरन्तर तपाईँको साथमा। माया अनि प्रेमको गीत हो यो गजल संसार, सदाबहार फुल्ने प्रीत हो यो गजल संसार। गजल लेखिदिनु साथ गजल संसारमा, यही नै हुन्छ हाम्रो बात गजल संसारमा। प्रत्येक सोमबार साँझको 5 बजेदेखि 6 बजेसम्म कार्यक्रम गजल संसार सुन्न नभुल्नुहोला। म सञ्चालिका शान्ति पाखरिनको साथमा, मात्र अनलाइन रेडियो हाम्रो संसारमा। लगन गर्नुहोस् www.radiohamrosansar.com। यसपालिको जमरा पनि त्यसै सुक्ने भो मेरो, दसैँको दिन चर्किएर यो छाती दुख्ने भो मेरो। यसपालिको जमरा पनि त्यसै सुक्ने भो मेरो, दसैँको दिन चर्किएर यो छाती दुख्ने भो मेरो। अस्ति भर्खर कतार आए जस्तो लाग्छ मलाई, अस्ति भर्खर कतार आए जस्तो लाग्छ मलाई। यो दसैँसँगै आएको 3 वर्ष पुग्ने भो मेरो, यसपालिको जमरा पनि त्यसै सुक्ने भो मेरो। याद नआएको कहाँ हो र गाउँघर अनि तिम्रो, याद नआएको कहाँ हो र गाउँघर अनि तिम्रो। तिमी र बुबा आमाको सामु शिर झुक्ने भो मेरो, यसपालिको जमरा पनि त्यसै सुक्ने भो मेरो। कति रहरहरू थियो दसैँमा नाच्न गाउन, कति रहरहरू थियो दसैँमा नाच्न गाउन। बाध्यताले रहरहरू मनभित्रै लुक्ने भो मेरो, यसपालिको जमरा पनि त्यसै सुक्ने भो मेरो। हेटौँडामा मान्छेदेखि पशु पन्छीको प्यारो आत्मा, हेटौँडामा मान्छेदेखि पशु पन्छीको प्यारो आत्मा। मलाई सम्झी घरको पाङ्रे पनि भुक्ने भो मेरो, यसपालिको जमरा पनि त्यसै सुक्ने भो मेरो। दसैँको दिन चर्किएर यो छाती दुख्ने भो मेरो। नमस्कार, यिनै सुन्दर शब्द लहरी गजलांश सँगसँगै रेडियो हाम्रो संसार र पिएनएन रेडियोको साप्ताहिक प्रस्तुति गजल संसारको प्रखाइमा रहनुभएका सम्पूर्ण गजल अनुरागी, गजल पारखी एवं रेडियो सुनेर बसिरहनु भएका सम्पूर्ण मनहरूप्रति हार्दिक स्वागत गर्दछु। प्रत्येक हप्ताको सोमबार साँझ 5 बजेदेखि 6 बजेसम्म तपाईँले सुन्दै आइरहनु भएको छ। 2069 आश्विन महिनाको 29 गते आज पनि सदा चाहिँ तपाईँले नै प्रेषित गर्नुभएका थुप्रै थुप्रै गजलहरू लिएर उपस्थित भइसकेकी छु म शान्ति पाखरिन, र मलाई प्रविधि संयोजनमा साथ दिँदै हुनुहुन्छ उद्धव तामाङले। रेडियो हाम्रो संसार तपाईँले संसारको कुनै पनि कुनामा बसेर सुन्न सक्नुहुनेछ। त्यसको लागि तपाईँले लगन गर्नुपर्नेछ www.radiohamrosansar.com। भने यदि तपाईँले लाइभ सुन्न छुटाउनु भयो यो कार्यक्रम, अथवा पुनः सुन्न चाहनुहुन्छ भने पनि सोही लिङ्कमा गएर रेकर्डमा क्लिक गरेर सुन्न सक्नुहुनेछ। साथै यो कार्यक्रमको रेकर्ड तपाईँले www.chisapaniblogspot.com र www.mohanbihaniblogspot.com गएर पनि सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। दसैँ हामी नेपालीहरूको एक महान चाड हो, त्यसैले रेडियो हाम्रो संसारको तर्फबाट र पिएनएन रेडियोको तर्फबाट यहाँहरू सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछौँ। यही जानकारी सँगसँगै आजको कार्यक्रम सुरु गर्न गइरहेछु, र तपाईँले पनि मेरो साथमा बसेर मलाई साथ दिनुहुन्छ भन्ने दृढ संकल्पका साथ अगाडि बढाउन चाहन्छु। सुरुमा मैले साभार गरेको गजल थियो चुरिया माई नौ शिखर पानी मकवानपुर स्थायी निवासी गजल प्रेमी औँसीको रात इन्द्रमान आत्माजीले हाल कतारदेखि लेखेर प्रेषित गर्नुभएको गजल थियो। दसैँ अब घरको आँगनीमा नै आइसकेको छ। गाउँघरतिर त घरहरू पनि रातो र सेतो रङहरूले रङ्गन थालिसकेका छन्। जमरा राख्ने दिन पनि नजिकै आइसक्यो। त्यसैले नेपालमा रहनुभएका सम्पूर्ण नेपालीको शिरमा त जमरा हुन्छ होला, र निधारमा रातो टिका अवश्य पनि। तर हामी प्रवासमा रहेका नेपाली दाजुभाइ र दिदीबहिनीको शिरमा भने यसपालि जमरा र रातो टीका सपना मात्रै हुने भयो। यही कारणले होला इन्द्रमानजीले पनि आफ्नो गाउँघर आमा बुबा र साथी सङ्गी सबैलाई समेटेर कतारमा दसैँ मनाउन नपाउने पीडा यसरी गजल मार्फत पोख्नु भएको छ। धेरै सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा धेरै धेरै धन्यवाद इन्द्रमानजी। अर्को गजल मेरो हातमा रहेको छ, तर साभार गर्नुभन्दा अगाडि तपाईँहरू माझ एउटा साङ्गीतिक आवाज त्यसपछि गजल राख्न चाहन्छु। बुलन्दा भइदिन्छ तिमी आउँदा, हौसला बुलन्दा भइदिन्छ तिमी आउँदा। सुनमा सुगन्ध भइदिन्छ तिमी आउँदा, बुलन्दा भइदिन्छ तिमी आउँदा। Thank you. अहिले तपाईँ सुन्दै हुनुहुन्छ गजल संसार, सञ्चालिका शान्ति पाखरिनको साथमा। उडी जाउँ कि गुडी जाउँ हुन्छ यो मन परदेशमा, दसैँ तिहार आउँदा सधैँ रुन्छ यो मन परदेशमा। उडी जाउँ कि गुडी जाउँ हुन्छ यो मन परदेशमा, दसैँ तिहार आउँदा सधैँ रुन्छ यो मन परदेशमा। दाई भनी रुँदैछ कि हाँस्दैछ मेरी बहिनी आज, दाई भनी रुँदैछ कि हाँस्दैछ मेरी बहिनी आज, सपनीमा सधैँ रोएको सुन्छ यो मन परदेशमा। उडी जाउँ कि गुडी जाउँ हुन्छ यो मन परदेशमा। वनपाखाहरूमा न्याउली रोएको पल सम्झिँदा, वनपाखाहरूमा न्याउली रोएको पल सम्झिँदा, यो मनभरि बिरहले छुन्छ यो मन परदेशमा। उडी जाउँ कि गुडी जाउँ हुन्छ यो मन परदेशमा। सिसासरी भाग्य मेरो फुटे पनि चकनाचुर भएर, सिसासरी भाग्य मेरो फुटे पनि चकनाचुर भएर, अझै कल्पनै कल्पना बुन्छ यो मन परदेशमा। उडी जाउँ कि गुडी जाउँ हुन्छ यो मन परदेशमा। दुख्दा छाती अतितले बल्झाइदिँदा मुटुभित्र, दुख्दा छाती अतितले बल्झाइदिँदा मुटुभित्र, सम्झेर आफन्त पीडा दुन्छ यो मन परदेशमा। उडी जाउँ कि गुडी जाउँ हुन्छ यो मन परदेशमा, दसैँ तिहार आउँदा सधैँ रुन्छ यो मन परदेशमा। पुनः स्वागत गर्दछु। साङ्गीतिक आवाज पश्चात मैले जुन गजल साभार गरेको थियो, बुढा गाउँ सात चक्री रोल्पा स्थायी निवासी साहित्य अनुरागी नमराज बुढा नवीन उदासीजीले लेखेर प्रेषित गर्नुभएको गजल। पक्कै पनि नवीनजीको मन रोए जस्तै धेरै परदेशीको मन यसरी नै रुँदै होला। आफन्त दिदी बहिनीलाई सम्झेर, बुढा बाबा आमालाई सम्झेर, यही परदेशको पीडालाई समेटेर कोर्नुभएको यो गजल वास्तवमा सुन्दर बनेको छ। र यो सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा नवीन उदासीजीप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यसै क्रममा मेरो हातमा अर्को गजल परेको छ र यो गजल लेखेर प्रेषित गर्नुभएको छ साहित्य अनुरागी कृष्ण मानव खड्काजीले। हजुर, उहाँका गजलांश शब्द लहरीहरू यसरी अगाडि बढेका छन्। जलाएर राखे प्यारी बत्ती त्यो पालैमा, भिजाएर नराख्नु है आँसु त्यो गालैमा। जलाएर राखे प्यारी बत्ती त्यो पालैमा, भिजाएर नराख्नु है आँसु त्यो गालैमा। अर्काको जागिर हो म आउन पाउँदिन, अर्काको जागिर हो म आउनु पाउँदिन, यो दसैँमा छुट्टी छैन बाँचे अर्को सालैमा। जलाएर राखे प्यारी बत्ती त्यो पालैमा, हाँसी खुसी मनाउनु छोराछोरी साथमा, हाँसी खुसी मनाउनु छोराछोरीको साथमा, टिका टाला गर्नु है त मुछी टिका थालैमा, जलाएरै राखे प्यारी बत्ती त्यो पालैमा। माइतीतिर जानु तिमी बाटो कुर्ने होलान्, माइतीतिर जानु तिमी बाटो कुर्ने होलान्, नानी बाबुसँगै लिई पावर बोकी डालैमा, जलाएरै राखे प्यारी बत्ती त्यो पालैमा। नयाँ त्यो फेरि दिनु पोहोर साल किनेको, नयाँ त्यो फेरि दिनु पोहोर साल किनेको, आफूलाई नि राम्रो लिनु म बसु लाटालैमा। जलाएर राखे प्यारी बत्ती त्यो पालैमा, बिजाएर नराख्नु है आँसु त्यो गालैमा। सानो श्री तीन बर्दिया स्थायी निवासी साहित्य अनुरागी कृष्ण मानव खड्काजीको गजल सावर गरेकी थिएँ मैले। उहाँका शब्द शेरहरू सुनेर पक्कै पनि तपाईँलाई नि आफ्नो घरमा रहेको श्रीमती छोराछोरीको याद आएको हुनुपर्छ। चाडबाडको बेला आफ्नो परिवारसँग बसेर मनाउन नपाउँदा मन कति भारी हुन्छ, यो त परिवारबाट टाढा रहेको प्रवासीहरूलाई मात्रै थाहा हुन्छ। कृष्णजीको गजलमा मैले एक परिवारप्रतिको माया र साथमा बसेर दसैँ तिहार मनाउन नपाउने पीडा भेटेको छु, त्यस्तै घरमा रहेको साना साना नानी बाबुहरूले पनि मेरो बाबा मेरो मम्मी कहिले आउनुहुन्छ भनेर बाटो पक्कै पनि हेर्दै होला। प्रवासमा जसरी तपाईँ हामी तडपिँदैछौँ, घरमा रहेको परिवार पनि त्यसरी नै तडपिँदै होला। त्यसैले हामी जो जति पनि प्रवासमा छौँ, दसैँ तिहारमा सँगै बसेर आफ्नै परिवार सम्झेर खुसी साथ मनाउनु होला भन्दै अर्को साङ्गीतिक आवाजमा रहेको गजल जोड्न चाहन्छु। सँगै बसौँ यो रात अन्तिम बन्न सक्छ, छुटेपछि यो साथ अन्तिम बन्न सक्छ। हजुर, साङ्गीतिक गजल पश्चात म पुनः आउने नै छु, कतै नजानुहोला। सँगै बसौँ यो रात you're watching this song only on thenepalus.com. Watching this song only on thenepalus.com. You're watching this song only on thenepalus.com. Touch. तपाईँ सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार, समाचार सूचना र मनोरञ्जनको संसार, यो हो अनलाइन रेडियो हाम्रो संसार। लग अन गर्नुहोस् www.radiohamrosansar.com। निरन्तर तपाईँको साथमा अनलाइन रेडियो हाम्रो संसार। अहिले तपाईँ सुन्दै हुनुहुन्छ गजल संसार, सञ्चालिका शान्ति पाखरिनको साथमा। बेहोसीमा गरेका ती बातको कुरा नगर भो, बिहानीको मिरमिरेमा रातको कुरा नगर भो। बेहोसीमा गरेका ती बातको कुरा नगर भो, बिहानीको मिरमिरेमा रातको कुरा नगर भो। तिमीलाई थाहा नै छ सबको रगत रातै हुन्छ, तिमीलाई थाहा नै छ सबको रगत रातै हुन्छ। नबुझे झैँ सानो ठुलो जातको कुरा नगर भो, बेहोसीमा गरेका ती बातको कुरा नगर भो। रगतको खोलीभित्र मूर्छित हुँदा मातृआमा, रगतको खोलीभित्र मूर्छित हुँदा मातृआमा। शराबमा डुब्दै तिमी मातको कुरा नगर भो, बेहोसीमा गरेका ती बातको कुरा नगर भो। सित पनि माटो चुम्न झर्ने गर्छ प्रभातमा, सित पनि माटो चुम्न झर्ने गर्छ प्रभातमा। तर निर्घात चोट दिने पातको कुरा नगर भो, बेहोसीमा गरेका ती बातको कुरा नगर भो। युद्ध मैदान टेकेपछि हार जित त हुनै पर्छ, युद्ध मैदान टेकेपछि हार जित त हुनै पर्छ। त्यसैले त घातप्रति घातको कुरा नगर भो, बेहोसीमा गरेका ती बातको कुरा नगर भो। बिहानीको मिरमिरेमा रातको कुरा नगर भो। हजुर, यो साङ्गीतिक गजल प्रसाद सावर गरेको गजल थियो। दोलखा जिरी स्थायी निवासी साहित्य अनुरागी राजु मुखियाजीले हाल दोहा कतारदेखि लेखेर प्रेषित गर्नुभएका गजल थियो। तिमीलाई त थाहा नै छ सबको रगत रातै हुन्छ, नबुझे झैँ सानो ठुलो जातको कुरा नगर भो। आज पनि यो सानो ठुलो जात भनेर छुट्याउने हो भने के फरक रहेर मानव र दानवमा होइन र? सानो जात होस् या ठुलो, तराई होस् या हिमाली, आखिर हामी सबै नेपाली हौ, काटे रगत रातै हुन्छ सबैको। त्यसैले यो सानो ठुलो जातको कुरीति आजैबाट हटाउनु पर्छ हामीले। धन्यवाद राजुजी, हजुरले एक चेतनामूलक गजल खोलेर प्रेषित गर्नुभएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। यस्तै अर्को गजल रहेको छ मेरो हातमा, जुन गजल लेखेर प्रेषित गर्नुभएको छ साहित्य अनुरागी कोमल भट्टजीले। उहाँका गजलांश शब्द सेरहरू यसरी अगाडि बढेका छन्। आज भोलि यस्तो लाग्छ झुकेको छ मेरो देश, परदेशीको दिलमा पनि दुखेको छ मेरो देश। आज भोलि यस्तो लाग्छ झुकेको छ मेरो देश, परदेशीको दिलमा पनि दुखेको छ मेरो देश। हाम्रो गौरव गाथा के हो धेरैलाई थाहै छैन, हाम्रो गौरव गाथा के हो धेरैलाई थाहै छैन। सगरमाथा हाम्रो आफ्नै लुकेको छ मेरो देश, आज भोलि यस्तो लाग्छ झुकेको छ मेरो देश। छिमेकी छन् झलमल्ल हामीलाई अँध्यारोमा, छिमेकी छन् झलमल्ल हामीलाई अँध्यारोमा। बगेका छन् कोशिकाली सुकेको छ मेरो देश, आज भोलि यस्तो लाग्छ झुकेको छ मेरो देश। चोर बस्छन् चौतारीमा सज्जन पाउँछ सुली, चोर बस्छन् चौतारीमा सज्जन पाउँछ सुली। अशक्त र निमुखालाई भुकेको छ मेरो देश, आज भोलि यस्तो लाग्छ झुकेको छ मेरो देश। कोही पुगे चन्द्रमा कोही मङ्गल धाउँछन्, कोही पुगे चन्द्रमा कोही मङ्गल धाउँछन्। सधैँभरि कुर्सी पाउन ढुकेको छ मेरो देश, आज भोलि यस्तो लाग्छ झुकेको छ मेरो देश। परदेशीको दिलमा पनि दुखेको छ मेरो देश। नैका काठमाडौँ स्थायी निवासी साहित्य अनुरागी कोमल भट्टाचीले हाल अमेरिका न्युयोर्कदेखि लेखेर प्रेषित गर्नुभएको थियो। उहाँका गजलमा देशप्रतिको माया झल्केको छ। हामी नेपाली जहाँ जस्तो अवस्थामा रहे पनि हाम्रो देशप्रतिको माया भने सधैँभरि छातीमा बोकेर हिँड्नुपर्छ र हामीले हाम्रो नेपाली संस्कृति रीतिरिवाज कहिले पनि भुल्नु हुँदैन। त्यसैले त कोमलजीले हाम्रो देश नेपालको बारेमा यसरी सुन्दर सुन्दर शब्दहरू गाँथेर यति सुन्दर गजल तयार पार्नुभएको छ। हार्दिक धन्यवाद कोमलजी, देशभक्ति गजल लेखेर प्रेषित गर्नुभएकोमा। यति भन्दै अब भने फेरि पनि एउटा साङ्गीतिक आवाजमा रहेको गजल जोड्न चाहन्छु। यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छौ, साँच्चै नबुझ्ने हो कि नबुझे जस्तै भन्छौ। देशको छ चिन्ता तिमी माया माया भन्छु यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छु यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छु साँच्चै नबुझ्ने हौ कि साँच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छु यहाँ देशको छ गजल संसार सञ्चालिका शान्ति पाखरिनको साथमा आज म शोकमा छु के दिउँ तिमीलाई रिसको झोकमा छु के दिउँ तिमीलाई आज म शोकमा छु के दिउँ तिमीलाई रिसको झोकमा छु के दिउँ तिमीलाई साथ दिन्छु भनेको थिए पाए इजाजत साथ दिन्छु भनेको थिए पाए इजाजत सबैको रोगमा छु के दिउँ तिमीलाई आज म शोकमा छु के दिउँ तिमीलाई छलिए जीवनदेखि खोज्दा भेटाइन छलिए जीवनदेखि खोज्दा भेटाइन दोबाटो चोकमा छु के दिउँ तिमीलाई आज म शोकमा छु के दिउँ तिमीलाई प्राप्ति हुन्न रहेछ मरुभूमि जिन्दगीमा प्राप्ति हुन्न रहेछ मरुभूमि जिन्दगीमा प्यास र भोकमा छु के दिउँ तिमीलाई आज म शोकमा छु के दिउँ तिमीलाई नसोध स्वर्ग नर्गलोकको विशेषता नसोध स्वर्ग र नर्कलोकको विशेषता आफै परलोकमा छु के दिउँ तिमीलाई आज म शोकमा छु के दिउँ तिमीलाई रिसको झोकमा छु के दिउँ तिमीलाई हजुर यहाँहरूलाई पुनः स्वागत गर्दछु यो साङ्गीतिक गजल फसाद साभार गरेको गजल थियो बमघा एक गुल्मी स्थायी निवासी साहित्य अनुरागी कृष्ण पौड्यालजीको गजल आज कृष्णजी निकै रिसको झोकमा हुनुहुँदो रहेछ जस्तो छ त्यसैले होला के दिउँ तिमीलाई भनेर आफ्नो मायालुलाई भन्दै हुनुहुन्छ तपाईँहरू पनि कृष्णजीको गजलले भने जस्तै भन्नुहुन्छ कि आफ्नो मायालुलाई रिसटा केही पनि नदिनुहोला आफ्नो मायालाई केवल माया मात्र दिनुहोला भन्दै यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु कृष्ण पौड्यालजी प्रति यसै गरी मेरो हातमा अर्को गजल रहेको छ सो दिन भने दूर सर्यो भनिदिनु ल नफर्किने प्रण गर्यो भनिदिनु ल सोधिन भने दूर सर्यो भनिदिनु ल नफर्किने प्रण गर्यो भनिदिनु ल जाने बेला तिम्रो धेरै प्रशंसाहरू जाने बेला तिम्रो धेरै प्रशंसाहरू गाउँभरि उसले छर्यो भनिदिनु ल सोधिन भने दूर सर्यो भनिदिनु ल मेरो बारे उनलाई बहाना बनाएर मेरो बारे उनलाई बहाना बनाएर बाध्यताको कसीमा पर्यो भनिदिनु ल सोधिन भने दूर सर्यो भनिदिनु ल हार मात्र खाएर आजित भएपछि हार मात्र खाएर आजित भएपछि माथिबाट तल झर्यो भनिदिनु ल सोधिन भने दूर सर्यो भनिदिनु ल यहाँबाट अनकट्टार ठाउँमा जाँदा यहाँबाट अनकट्टार ठाउँमा जाँदा सयौँ नदी उसले तर्यो भनिदिनु ल सोधिन भने दूर सर्यो भनिदिनु ल नफर्किने प्रण गर्यो भनिदिनु ल हजुर अहिले साभार गरेको गजल थियो साहित्य अनुरागी अनमोलजीको गजलको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु अनमोलजी प्रति उहाँले आफ्नो ठेगाना लेख्नु भएको छैन र नाम पनि पुरा खुलाउनु भएको छैन म तपाईँहरूसँग के अनुरोध गर्दछु भने तपाईँहरूले गजल लेखेर प्रेषित गर्नुहुन्छ तर गजलसँगै तपाईँहरूले आफ्नो पुरा नाम स्थायी ठेगाना र हाल रहनु भएको ठेगाना पनि खुलस्त रूपमा लेखेर प्रेषित गर्नुभएदेखि म आभारी हुने थिएँ अन्यथा यस्तो नाम नखुलेको गजलहरू साभार गरिने छैन त्यसैले पनि बिन्ती छ यहाँहरूलाई आफ्नो नाम र ठेगाना लेखेर मात्रै गजल प्रेषित गर्नुहोला यही जानकारी सँगसँगै फेरि पनि मेरो हातमा अर्को गजल रहेको छ र यो गजल लेखेर प्रेषित गर्नुभएको छ साहित्य अनुरागी राम शरण श्रेष्ठजीले उहाँका गजलांश शब्द लहरीहरू यसरी अगाडि बढेका छन् परास्त प्रेमको हालत नसोध विपक्षमा कति छन् अभिमत नसोध परास्त प्रेमको हालत नसोध विपक्षमा कति छन् अभिमत नसोध नराखी सीमा विश्वास गर्दै जाँदा नराखी सीमा विश्वास गर्दै जाँदा कति पाए चोटहरू खत नसोध परास्त प्रेमको हालत नसोध फुलले बिगार्छ बास्ना छरी छरी फुलले बिगार्छ बास्ना छरी छरी काँडाको पापी मन जमघट नसोध परास्त प्रेमको हालत नसोध प्रेमलाई बिक्रीमा राखेपछि उसले प्रेमलाई बिक्रीमा राखेपछि उसले गरिबी सपना राहत नसोध परस्त प्रेमको हालत नसोध यो पागल प्रेमी डुब्यो प्रेममा आज यो पागल प्रेमी डुब्यो प्रेममा आज के गुमाए पाए लागत नसोध परस्त प्रेमको हालत नसोध विपक्षमा कति छन् अभिमत नसोध चिसा पानी छ रामेछाप स्थायी निवासी साहित्य अनुरागी राम शरण श्रेष्ठजीको गजल साभार गरेको थिए नसोध रदीप राखेर लेख्नु भएको यो गजल सुन्दर बनेको छ सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा राम शरणजी प्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु अब भने फेरि पनि साङ्गीतिक आवाजले सजिएको गजल यहाँहरूमा जोड्न चाहन्छु तिम्रो नाम सधैँ म जप्न पाऊँ, तिम्रो खुसी सधैँ म थप्न पाऊँ, जप्न पाऊँ। तिम्रो खुसीमा खुसी थप्न पाऊँ, तिम्रो नाम सधैँमा जप्न पाऊँ, तिम्रो खुसीमा खुसी थप्न पाऊँ। जबसम्म रहन्छ यो जिन्दगी, जबसम्म रहन्छ यो जिन्दगी, तिमी सधैँ रमाएको देख्न पाऊँ, तिमी सधैँ रमाएको देख्न पाऊँ, तिम्रो नाम सधैँमा जप्न पाऊँ। पुग्यो मलाई संसार त्यही हो मेरो लागि, तिम्रो माया पाए पुग्यो मलाई संसार त्यही हो मेरो लागि, मेरो कामना छ सधैँ भरि, मेरो कामना सधैँ भरि, तिमीलाई यो दिलमा राख्न पाऊँ, तिम्रो नाम सधैँमा जप्न पाऊँ। तपाई सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार, समाचार सूचना र मनोरञ्जनको संसार, यो हो अनलाइन रेडियो हाम्रो संसार। लग अन गर्नुहोस् www.radiohamrosansar.com, निरन्तर तपाईको साथमा। अहिले तपाई सुन्दै हुनुहुन्छ गजल संसार, सञ्चालिका शान्ति पाखरिनको साथमा। यसपालि नि सोचे जस्तै दसैँ आओस् दुर्गा माता, नेपालको घर दैलोमा खुसी छाओस् दुर्गा माता। यसपालि पनि सोचे जस्तै दसैँ आओस् दुर्गा माता, नेपालीको घर दैलोमा खुसी छाओस् दुर्गा माता। सुखी दुखी सबको चुलो दियो जस्तै बलिरहोस्, सुखी दुखी सबको चुलो दियो जस्तै बलिरहोस्। एक पेट मिठो चोखो सबले खाओस् दुर्गा माता, यसपालि नि सोचे जस्तै दसैँ आओस् दुर्गा माता। चाडबाडमा रमाउने आशा सबको एउटै हुन्छ, चाडबाडमा रमाउने आशा सबको एउटै हुन्छ, त्यो आशाले सयपत्री झैँ फुल्न पाओस् दुर्गा माता, यसपालि नि सोचे जस्तै दसैँ आओस् दुर्गा माता। रोग शोक र भोक सबै डाँडा पारी अस्थायी दिउन्, रोग शोक र भोक सबै डाँडा पारी अस्थायी दिउन्, प्रत्येक मनले हर्षोल्लासको गीत गाओस् दुर्गा माता, यसपालि नि सोचे जस्तै दसैँ आओस् दुर्गा माता। सुख शान्ति समृद्धिले सबैलाई चुमिरहुन्, सुख शान्ति समृद्धिले सबैलाई चुमिरहुन्, यो दसैँले मिठो याद छोडी जाओस् दुर्गा माता, यसपालि नि सोचे जस्तै दसैँ आओस् दुर्गा माता। नेपालीको घर दैलोमा खुसी छाओस् दुर्गा माता। हजुर, साङ्गीतिक गजल प्रसाद साभार गरेको गजल थियो दोलखा चरीकोट स्थायी निवासी साहित्य अनुरागी केदार रिमालजीको गजल। साँच्चै केदारजीको गजल धेरै राम्रो छ र केदारजीको गजलले भने जस्तै सबैको जीवनमा यो दसैँ राम्रो रहिरहोस्, मेरो पनि यही शुभकामना छ यहाँहरूलाई। धेरै धेरै धन्यवाद केदारजी, यति सुन्दर गजल शब्दले सजिएको गजल लेखेर प्रेषित गर्नुभएकोमा। यतिखेर मैले प्राविधिक समय सकिएको सङ्केत पाइसकेको छु, त्यसैले तपाईँसँगै बस्ने मन हुँदाहुँदै पनि समय अभावको कारणले अब भने मैले यस कार्यक्रमको बिट मार्ने बेला आइसकेको छ। त्यतिन्जेलसम्म मेरो साथमा बसेर अनलाइन रेडियो हाम्रो संसार र पिएनएन रेडियोको प्रस्तुति कार्यक्रम गजल संसार सुनिदिनु भई साथ दिनुभएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु र मलाई प्रविधि संयोजनमा साथ दिनुभएकोमा उद्धवजीलाई पनि धन्यवाद दिन चाहन्छु। श्रोता, तपाईँसँग पनि यस्तै गजलहरू छन् भने लेखी पठाउन नभुल्नुहोला। मेरो ठेगाना यस प्रकार छ, dearshanti25@gmail.com। हजुर, dearshanti25@gmail.com मेल गरेर पठाउन सक्नुहुन्छ भने, यदि तपाईँले लाइभ सुन्न छुटाउनु भएको छ आजको कार्यक्रम, आजको यो कार्यक्रम तपाईँले यदि लाइभ सुन्न छुटाउनु भएको छ भने र यसको रेकर्ड तपाईँहरू पुनः सुन्न चाहनुहुन्छ भने टाइप गर्नुहोस् www.mohanbihani.blogspot.com www.chisapaninepalblogspot.com र यसमा तपाईँले लगइन गरेर सुन्न र सुनाउन अनि डाउनलोड पनि गर्न सक्नुहुनेछ। अर्को हप्ता सोमबार पुनः आउने बाचासहित म कार्यक्रम सञ्चालिका शान्ति पाखरिन र प्रविधि मित्र उद्धव तामाङ यो साङ्गीतिक आवाजमा रहेको गजल छोड्दै बिदा हुन चाहन्छौ। नमस्कार, शुभ सन्ध्या। एउटा घाउ दुईटा भए दुई दुना चार भए, एउटा घाउ दुईटा भए, एउटा घाउ दुईटा भए दुई दुना चार भए, दुई दुना चार भए मेतरा हेतरा चोट हजार खाए अनि गजलकार भए तारा, चोट हजार खाए अनि गजलकार भए मे तारा, चोट हजार खाए अनि गजलकार भए मे हजुर, चोट हजार खाए अनि गजलकार भए मे हजुर, चोट हजार खाए अनि गजलकार भए मे हजुर, चोट हजार खाए अनि गजलकार भए मे माया माधो का पाए अनि गजलकार भए।